하를던. 간티푸르 FM presents the program Full of Love. 허즐 간티푸르 FM 프로스투드 걸더서 마야 내 마야리 버리에고 가리에크롬. Your smile makes me smile. 딤로 무스칸레 미로 무하르마 파니 아페네 무스칸레 딘사. 자바 티미 무스쿠라우츠 티미 무스쿠라이코 티오 데키라 마페이 무스쿠라우츠 라만 마네 반츠 와 요 마야 반네 치즈 예스테이 호. Well, Thulu Partners Radio Volume, Manma Raknos Mayalu, Ani Shant Thama Basera, Pure Karakram Sunnos, Ali Badi Maza Aunecha. So, Suru Garau, Timro Namma, Mero Namma, Maya Ko Namma, Yo Maya Bhanne Cheez, Yestai Ho. Oh. अब आयो सयवटा कागतीको शक्ति युक्त 200 ग्रामको ठूलो भीम बार जुन किफायती छ र यसले कम पानीको प्रयोगमा पनि जस्तो सुकै चिल्लोपना हटाउँछ सबैभन्दा छिटो ठूलो भीम धेरै दिन ICA दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुअल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ ICA दूर शिक्षा हरेक शनिबार बिहान 7:30 देखि 8 बजेसम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला Brought to you by ICA College of Distance Education and Online Studies. Chito chito babu, patapat, jao jao jao. Chito lagao, chito, chito hina, boss chuta. Danu, istare brush kara, istare istare. Papa, sabhi time yeh fast fast kara brushing slow. Yini aur ambe toothpaste ki na bande nangi fast fast kam gora. Sochnu parcha. तिमी 2 मिनेट ब्रश गर म 2 मिनेट सोच्छु टुथपेस्टले फास्ट काम गर्न सक्छ जस्तै कि तपाईको पेप्सोडेन्ट जुन 2 मिनेटमा 95% सम्म कीटाणु हटाउँछ के तपाईले आफ्नो टुथपेस्टको बारेमा 2 मिनेट सोच्नु भएको छ पेप्सोडेन्ट चमी चेक ड्रीम ड्रीम बिग बिग बिग विन विन बिग बिग बिग सुपर बम्पर प्राइजमा फोर्ड फिगो ड्रीम पूरा गर्नु सफल फ्यामिलीको Monthly price for Honda bike, rocking life, yo. Weekly price for shopping voucher, 1 lakh, oh. Dream big, win big. Dream Big, Win Big Season 3 अन्तर्गत द काठमाडौँ पोस्ट वाकान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर बम्पर प्राइजमा फोर्थ फिगो जित्नुहोस् साथै हरेक महिना होन्डा सेभी 250R बाइक हरेक हप्ता 1 लाख बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब्स र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरी विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. Fanatic Friday. A bridge between you and your favorite celebrity. Know your celebrity better and get to meet them face to face. हरेक शुक्रबार साँझको 5 बजे देखि 6 बजे सम्म कार्यक्रम Fanatic Friday only on Radio Kantipur Radio Rastiko. For more information, visit our website radiokantipur.com. I've got to let you know. Fanatic Friday को यो महिनाको date with Asta Raut and our fans at Zebra Resto and Bar, Satgumti Chowk, Thamel, 98510709 86. Slamming and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. FM presents the program Full of Love. हजुर, कान्तिपुर FM प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज यस्तै हो. मायाको कुरा, प्रेमको कुरा म धेरै गर्नेछु. मानौ कसैले तपाईँलाई असाध्यै धेरै विश्वास गर्नुभयो, एकदमै तपाईँको भरोसा गर्नुभयो भनेदेखि सायद तपाईँले उहाँलाई यस्तो भन्नुहुन्छ, आई डोन्ट ट्रस्ट इजिली, सो वेन आई टेल यु आई ट्रस्ट यु, प्लिज डोन्ट मेक मी रिग्रेट इट. म हत्तपत्त कसैलाई पनि विश्वास गर्दिनँ, कसैको पनि भरोसा गर्दिनँ, तर यदि मैले तिमीलाई भने म तिमीलाई एकदमै ट्रस्ट गर्छु, तिम्रो विश्वास गर्छु, तिमीलाई भरोसा गर्छु भनेर मैले तिमीलाई भने भनेदेखि प्लिज है भोलि पर्सिको दिनमा मैले पछुतो गर्नुपर्ने खालको चाहिँ केही कुरा पनि नगर्नु. मतलब ट्रस्ट भन्ने कुरा यसो सोच्दाखेरि मायाको अर्को नाम नै ट्रस्ट हो जस्तो लाग्छ. होइन भन्नुहोस् त, हामी जसलाई असाध्यै धेरै विश्वास गर्छौँ उसलाई कति धेरै हामी माया पनि गर्छौँ अनि त्यसपछि उसको भरोसा पनि गर्छौँ. त्यसैले हेर्नुहोस् है, कसैले तपाईँलाई म ट्रस्ट गर्छु भनेर भन्नुभएको छ भने सकेसम्म त्यो ट्रस्ट कदापि पनि नतोड्नुहोला. अरूको ट्रस्ट, अरूको भरोसा तोड्नुभयो भने एक न एक दिन तपाईँलाई पनि त्यस्तै हुन्छ, तपाईँले पनि रुनुपर्ने दिन अवश्य आउँछ. र आज चाहिँ ब्याक टु ब्याक कथा आउँछ यो माया भन्ने चिज यस्तै होमा. जसले कथा पुगेन भनेर भन्दै हुनुहुन्छ उहाँलाई आज पुरा कथा कथा कथा सुरु गरौँ है. म एउटा कथा यतिखेर भन्न चाहन्छु तर यसलाई हाफ हाफ गरेर दुई पटकमा कम्प्लिट गर्छु. एकजना केटीको कथा. म पात्र, एक केटी पात्र, जसले कसैलाई असाध्यै माया गर्छिन् तर खै के हुन्छ के हुन्छ. बिहानको 9 बजेको समय थियो, मजाको न्यानो घाम लागेको थियो, 15 दिनको बिदापछि कलेज लागेको मलाई एकदमै अल्छी लागिरहेको थियो. साथीहरू पनि कहाँ कहाँ गएछन् खोजे खोजे तर कहीँ पनि भेटिन. 2 क्लास त पढे, ब्रेक भयो, म त्यतिकै कलेजको भर्याङमा बसिरहेकी थिएँ. त्यहाँ बसिरहँदाखेरि मैले एउटा अनुहार देखेँ, सिल्की कपाल, गोरो मुहार, राम्रो आँखा, स्मार्ट खालको शर्ट प्यान्ट अनि कन्भर्स सुज लगाएको एकदम ह्यान्डसम मान्छे, हाँसिरहने मान्छे. मैले जब देखेँ, हुन त प्रथम पटक देखेको, तर अनजान व्यक्ति जस्तो पनि लागेन र मनमा पनि के भयो. सायद यस्तो मैले महसुस गरेँ जुन मैले कहिले महसुस नै गरेकी थिइनँ. उसलाई देख्ने बित्तिकै लाग्यो सायद त्यो व्यक्तिलाई भगवान्ले मेरै लागि पठाइदिएका हुन्. म उसलाई एकटक लगाएर हेरिरहेकी थिएँ. कताबाट मेरो साथी रहिपुगेछन् र हल्ला गर्न थाले. साथीहरूसँग म पनि बोल्न थाले. बोल्दा बोल्दै त्यो व्यक्ति त कहाँ हरायो कहाँ हरायो. तर मैले उसलाई कति दिन खोजेँ, उसको कति धेरै बाटो हेरेँ, पुरै कलेजमा सोधेँ तर कतै पनि भेटिन. के हो के हो, मात्र एक दिन भेटेको, तर उसकै कल्पना, उसकै सम्झना, उसको नाम पनि थाहा थिएन. एक दिन के भयो भन्दाखेरि अचानकै कलेज टुरमा हामी पुग्यौँ. 15 दिनको टुर थियो. मैले उसलाई त्यहाँ भेटेँ. उसको नाम चाहिँ प्राञ्जल रहेछ. 15 दिन मजाले बिताइयो. यसो सम्झदाखेरि लाग्छ मेरो जीवनकै अविस्मरणीय दिनहरूमा ती 15 दिन पनि पर्दछन्. जब म उसको नजिक पर्थेँ म एकदमै नर्भस हुन्थेँ, उसँग बोल्न डराउँथेँ. तर केही दिन सङ्गत गरिसकेपछि हामी असाध्यै मिल्ने साथी बन्यौँ. मेरो मनको कुरा बुझ्ने, मैले सबै कुरा मन खोलेर भन्न सक्ने साथी बन्यो ऊ मेरो. र मैले पनि कता कता चाहेकी थिएँ मेरो लागि उसले त्यस्तै खालको महसुस गरोस् भनेर. उसले अरू केटीहरूसँग बोल्दाखेरि पनि म ईर्ष्या गर्न थालेकी थिएँ. तर उसको कुरा मैले बुझ्नै सकिनँ. ऊ हुन त यस्तो गीतहरू बारम्बार सुन्थ्यो, तैपनि मेरो लागि उसको मनमा के थियो त्यो चाहिँ पटक्कै भन्दै भन्दैन थियो। सुन माया श्रोता सुन्नुहोस् मायाकै कुराकानी सुनाउँदैछु। यो माया भन्ने चीज यस्तै हो, एउटा म कथा सुनाइरहेकी छु। यो कथामा अघि सुन्नुभयो कि भएन, प्राञ्जल भन्ने एउटा क्यारेक्टर, एकजना महिला क्यारेक्टर, एकजना लेडी क्यारेक्टर, उनी प्राञ्जलको प्रेममा पर्छिन्, तर प्राञ्जलले मनको भावना व्यक्त नै गरेको हुँदैन। अनि के हुन्छ एक दिनको कुरो भनेदेखि, यस्तै बसिरहँदाखेरि म पात्रले के भन्छन् भन्दाखेरि, एक दिन मैले प्राञ्जललाई भने अरू केटीसँग बोलेको देखेँ, अरू केटीसँग हाँसेको देखेँ, र मैले मनको कुरा उसलाई भने, हेर मलाई तिमी अरूसँग बोल्दाखेरि साह्रै ईर्ष्या लाग्छ, अरूहरूको नजिक हुँदाखेरि मलाई एकदमै दिक्क लाग्छ। र त्यो सुनेर उसले छक्क पर्दै भन्यो, अरे किन त्यस्तो भनेको? अनि मैले भने, हेर प्राञ्जल, मलाई एकदमै ईर्ष्या लाग्छ तिमी अरूसँग बोल्दाखेरि, अरूसँग नजिक हुँदाखेरि, बिकज आई लभ यु। ऊ त छक्क पर्यो त्यो देखेर। मैले हत्तपत्त भने, तिमी मलाई माया नगरे ठिकै छ, तर आई लभ यु, मलाई अरू के पनि भन्नु छैन, त्यति भनेर म हतार हतार बाहिर दौडिए। म आशा गर्दै थिएँ ऊ आउनेछ, मलाई रोक्नेछ अनि आई लभ यु टु भन्नेछ। तर ऊ आउँदै आएन, मलाई रोक्दै रोकेन। म घर आएँ, नराम्रोसँग रोएँ अनि अर्को दिन कलेज जाँदा पनि गइनँ। मनको कुरा सबै भनिदिएँ, कता कता दिक्क पनि लाग्यो र उसलाई भेटेर होस् सरी मैले बेकारै भनेछु बिर्सिदेऊ भन्न पनि म चाहन्थेँ। तर दिन बिते, हप्ता बिते, महिनौ बिते, ऊ कलेज आउँदै आएन। लगभग एक वर्ष पछिको कुरो, म कलेजकै छतमा बसिरहेकी थिएँ, एकाएक प्राञ्जललाई देखेँ। धेरै समयपछि देखेको उसलाई देख्दाखेरि त मुटु नै रोकिएला जस्तो भयो। तैपनि उसले सोध्यो नजिक आएर, सन्चै छौ? अनि मैले भने ठिक छु, तिम्रो के छ? उसले उत्तर दियो, अहिलेसम्म म पनि ठिक छु, अनि पढाइ कस्तो छ? उसलाई देखेर म त एकदम भाव विह्वल भएकी थिएँ। तैपनि आफ्नो आँसु कन्ट्रोल गर्दै मैले भने ठिक छ, तिमीले पढाइ त सकायो होला होइन? ऊ एकैछिन चुप बस्यो अनि उसले भन्यो, अँ पढाइ सकेँ। सुन न, सुरुमा त जब तिमीले मलाई आई लभ यु भनेर भनेकी थियौ म सक भएको थिएँ। मैले तिमीलाई कति धेरै रेस्पेक्ट गरेको थिएँ, तिमी एकदमै नजिक थियौ, तिमी गजबकी थियौ, तर मैले तिमीलाई साथी मात्रै सोचेको थिएँ। अब त्यो सुनिसकेपछि म त रुन आँटेकी थिएँ, तैपनि मैले कन्ट्रोल गरेँ। अनि ऊ मलाई फेरि भन्दै थियो, तिमीलाई भेट्न आएको पनि थिएँ म त्यो दिनको भोलिपल्ट, तर तिमी एब्सेन्ट थियौ। अनि फेरि मैले के सोचेँ भन्दाखेरि, म नजिक भएँ, अझै गफ गरेँ भने तिम्रो अझ मसँग माया बस्नेछ, तिमी अझ दुखी पो हुनेछौ, त्यसैले म टाढा गएँ। त्यो सुनेर मैले मनमनै सोचेँ, मैले तिमीलाई कति मिस गरेँ, कति रोएँ, तिमीलाई के थाहा छ? अनि उसले सोध्यो, बोयफ्रेन्ड बनायौ? मैले भने छैन। अनि फेरि सोधेँ, किन आएको कलेज? उसले भन्यो, कलेज मिस गरेँ, साथीहरू मिस गरेँ, त्यसैले आएको। त्यो सुनिसकेपछि लाग्यो, मेरो लागि फर्किएकै होइन रहेछ। अनि उसले सोध्यो, साँच्ची भन त, मेरो लागि तिम्रो मनमा अझै फिलिङ छ कि छैन? म छक्क परेँ। ऊ मलाई हेरिरहेको थियो, म मौन बसेँ। उसले मेरो हात समात्यो र सोध्यो, भन न, मेरो लागि फिलिङ छ कि छैन? मेरा आँखा रसाए, के भनौँ के भनौँ, म नतमस्तक भएँ। यस भनौँ कि नो भनौँ, म अल्म लिएँ। उसले मलाई अँगालोमा हाल्यो, गालामा माया गर्यो अनि भन्यो, मैले तिमीलाई साह्रै मिस गरेँ, तिमीबाट टाढा गएपछि म साह्रै दुखी भएँ, म कति धेरै रोएँ। यस, आई एम सरी, आई लभ यु, बी माइन, मेरो बन, म तिमीलाई माया गर्छु। त्यो भनेर उसले मलाई अँगालोमा बाँध्यो। मलाई त्यो पल पत्यार पनि लागेन, अचम्म लाग्यो मलाई त्यो कुरा, र कता कता म साह्रै खुसी भएँ, जीवनको अधुरो भाग पुरा भयो जस्तो लाग्यो। र अहिले जब म सम्झन्छु, लगभग 30 वर्ष अगाडिको कुरा थियो, अहिले त कुराहरू धेरै फरक भएछन्। प्राञ्जल मेरो पहिलो प्रेम, मेरो अन्तिम प्रेम, उसका शब्द, स्पर्श, माया, न्यानोपन म कदापि पनि बिर्सन सक्दिनँ। उसको माया मेरो लागि अझै पनि यस्तै नै छ। अब 30 वर्ष बिति त सक्यो, तर कुराहरू बेग्लै भएका छन्। गाला चाउरियो के भयो, तर मेरो हस्बेन्ड प्राञ्जल र मेरो बीचको प्रेम उस्तै नै छ। सा چھو لی جسم کی خوشبو تو جو پاس آئی تو جو پاس آئی تو جو پاس آئی Slammin' and jammin', continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. Wow, you just hit body. Timro herda? Mero dui guna. Tu pahile ui number bata start gareko. Tara timi agadi kasari? Cheating gare hau? Cheating timile gare hau. Dui guna result chahiyeko cha bhane fair and lovely dinau lagaunu parcha. Timi jasto haina, kahile kahi. Fair and lovely dinau lagaunale paunu hunecha dui guna badi goropan. Wow, unbelievable. Kina, din ho lagaunsu. No cheating. Result hai gana. Fair and lovely din ho lagaunus. Riguna guru pan paunus. Vishesh suvidha sahi. Dialo Foodland and Party Palace Pasundhara. Parivarik vatavaran ma swasthakar khana ko swad. With cocktail and banquet bar. Yatheshta parking ko suvidha. Dialo Foodland and Party Palace Pasundhara. Telephone number 4590000. Kala, gala ra sadhana. Santushti ra samman राष्ट्र का ख्याति प्राप्त गायक गायिका को साथ में कांतिपुर संगीत डबली प्रत्येक बिहार राति 10 बजे देखि 11 बजे सम्म भूपेन्द्र को साथ में कांतिपुर संगीत डबली अब ओरिजिनल रेड बुल कैन को फुल अफ रिंग में पाउन सकूने रु 1,00,000 20,000 10,000 र 5,000 कति धेरै कैश प्राइस सो कूल रियली कूल रेड बुल कैश बुल पुश योरसेल्फ लाइक अ बुल रेड बुल द वन एंड ओनली एनर्जी ड्रिंक व्हेदर यू इन योर कार एट होम और एट वर्क 96.1 Kanchipur FM. Kanchipur FM presents the program Full of Love. Hajur, Kanchipur FM prastut gardacha. Maya nai maya le bhariyeko karyakram. Yo maya bhanne cheez yes. यो माया भन्ने चीज यस्तै हो सुन्दै हुनुहुन्छ अब अर्को एउटा कथा सुनाउँछु आमा छोरीको एकदमै इन्ट्रेस्टिङ छ त्योभन्दा अगाडि लेट्स टक अबाउट अनदर इन्ट्रेस्टिङ थिङ द्याट इज फेसबुक हजुर मेरो नाम चाहिँ सबिना कार्की हो अहिलेसम्म 49,303 लिसनर्स हुनुहुन्छ वेल तपाईँ पनि फेसबुकमा हुनुहुन्छ भने आउनुहोस् भेटौँ धेरैले वालमा लेखिरहनु भएको छ कसैले स्टोरी चाहिँ मिस भयो अपलोड गर्नुहोस् भन्ने भन्नुभएको छ कसैले के लेख्नु भएको छ वेल मेरो नाम एसएबी डबल इएनए सबिना कार्की तपाईँले पनि पेज जोइन गर्न सक्नुहुन्छ एन्ड वान गुड थिङ एउटा फेसबुकको एउटा स्टेटिस्टिक्स हुँदो रहेछ र नेपालमा जति पनि फ्यान पेजहरू छन् ती मध्येमा चाहिँ मेरो जुन पेज छ त्यो 24 नम्बरमा आएछ ये ये दिस नाइस लेट्स टक अबाउट अर्को राम्रो कुरा आमा र छोरीको गफ सुनौ है त आमा छोरीको कोठामा यसो पसि छन् कोठा क्या सफा अरू बेला एकदम फोहोर हुन्थ्यो सफा कोठा देखेर छक्क परिन् खाटमाथि यसो हेरेको एउटा चिठी रहेछ लेखिएको थियो टु माई डियर मम आमा त हत्तपत्त त्यो चिठी पढ्न थालिन् नहुन छोरीले के चिठी यहाँ चाहिँ छोडेर मलाई गइन् भनेर हत्तपत्त पढ्न लागिन् होइन चिठीमा यस्तो लेखिएको थियो माई डियर मम मेरी प्रिय आमा म बडो दुःख साथ यी कुराहरू लेख्दैछु कुरा के भने मेरो बोयफ्रेन्डसँग म टाढा भाग्दैछु ड्याड मम दुबईलाई साह्रै दुःख लाग्नेछ भनेर म यो चिठी मार्फतै बताएर भाग्दैछु अब मैले मेरो जीवनको रियल बोयफ्रेन्ड पनि भेटेँ कान छेडेको छ उसले अनि धेरै ठाउँमा छेडेको छ ट्याटु बनाएको छ दाढी पालेको छ तर ऊ ठिक छ के मान्छे म गर्भवती पनि छु फेरि तर हामी खुसी छौँ हामी टाढा भाग्दैछौँ उसले धेरै बच्चाहरू चाहन्छ मेरो सपना पनि त्यस्तै त्यस्तै छ उसले मलाई सिकाएको छ चुरोट खानु नराम्रो होइन अरू बिस्तारै ड्रग्स खाँदा पनि राम्रै हुन्छ साथीहरूलाई बेच्दा पनि राम्रै हुन्छ अनि एउटा कुरा चाहिँ आशा गर्नुहोस् एड्सको छिट्टै औषधि पत्ता लागोस् भनेर उसलाई छिट्टै सन्चो होस् भनेर अब म त 15 वर्षकी छु अहिले भोलि पर्सि आफ्ना धेरै बच्चाहरू लिएर तपाईँलाई अवश्य पनि भेट्न आउनेछु तपाईँकै प्यारी छोरी आमाले पढिन होइन र त्यो चिठीको तल यस्तो लेखिएको रहेछ फेरि मेरी प्रिय आमा न आत्तिनुहोस् माथि मैले लेखेको के पनि कुरा सत्य होइन म छिमेकमा छु छिमेकी घरमा म एकदम ठिकठाक छु मैले यति मात्रै बताउन खोजेको म फेल भएँ जाँचमा रिपोर्ट कार्ड त देखाउन गाह्रै छ तपाईँलाई यति भन्न खोजेको कि यो क्लासमा फेल हुनुभन्दा पनि मैले तपाईँलाई विरक्त बनाउन सक्ने धेरै कुराहरू छन् त्यसैले यसपालि चाहिँ माफ पाऊ आई लभ यु म घर कतिखेर आउँदाखेरि हुन्छ मलाई फोन गर्नुहोला तपाईँकै छोरी रे हाउ स्विट होइन भेरी स्विट अनि त्यसपछि एक्जामिनेसनको फेलको कुरा गर्दाखेरि आमा बुवाले कति धेरै सपना लिएर छोराछोरी पढाउनु भएको हुन्छ छोराछोरीले सोचे जस्तो कतिपय अवस्थामा नगरिदेलान्। जो विशेष गरेर छोराछोरी हुनुहुन्छ, सकेसम्म पढ्नुहोस्। लाइफमा यति धेरै प्रायोरिटी मध्ये जब तपाईँ विद्यार्थी अवस्थामा हुनुहुन्छ, तपाईँको मुख्य प्राथमिकता नै नम्बर वानमा नै पढाइ आउनुपर्छ। जो आमा बुवा हुनुहुन्छ, छोराछोरी फेल भयो भनेर विरक्त मानेर दिनरात पिट्ने, दिनरात कचकच गर्ने, त्यस्तो नगर्नुहोस्। अर्को एउटा अवसर हुन्छ होला, छोराछोरीलाई मजाले मायाले बताएर त्यो अवसर सदुपयोग गराउनुहोस् र पास हुने खालको वातावरण गर्नुहोस् न, होइन? आफ्टर अल मायाले सबै कुरा पोसिबल हुन्छ। त्यही कारण त भनिन्छ यो माया भन्ने चिज गजबको छ। हजुर, माया भन्ने चिज यस्तै हो। म अर्को पनि एउटा म कुरा सुनाउन चाहन्छु, ठ्याक्कै कथा त होइन तर कस्तो मन छुने आमाको विषयमा केही कुरा छ। कतिले पढिसक्नु भयो होला, कतिले सुनिसक्नु भयो होला, बट आई जस्ट लभ दिस एन्ड आई सो वन्ट टु सेयर दिस विथ माई डियर लिसनर्स। एकैछिन आफ्नै आमा सम्झनुहोस् है, जीवनमा आफ्नै एकमात्र आमा। आमाको माया त शब्दमा बयानै गर्न सकिन्न। आमालाई हामीले के गर्यौँ होला, यसो फ्ल्यासब्याकमा जानुहोस् है, यसो आफ्नो बाल्यकाल सम्झनुहोस्। जब तपाईँ जन्मिनु भएको थियो, आमालाई घन्टौँ पीडा भएको थियो, अनि तपाईँले आमालाई धन्यवाद कसरी दिनुभयो? रातभरि रोएर, आमालाई पटक्कै सुत्न नदिएर। जब तपाईँ 4 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई मिठो मिठो खुवाउनु भयो होला, तपाईँले कसरी धन्यवाद दिनुभयो? लुगाभरि लाएर, भुइँभरि छरेर। तपाईँ जब 6 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई स्कुल पठाउनु भयो होला, तपाईँले कसरी धन्यवाद दिनुभयो? तपाईँ बसभित्र छिर्नुहुन्थ्यो अथवा स्कुल जानुहुन्थ्यो, पछाडि फर्केर सायद आमालाई भाइ पनि भन्नुहुन्नथ्यो। तपाईँ जब 10 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई राम्रोसँग पढ भनेर ट्युसन पढाउनुहुन्थ्यो होला, सकी नसकी बिल भर्नुहुन्थ्यो होला, तपाईँले कसरी धन्यवाद दिनुभयो, नपढेर अनि अझ फेल भइदिएर आमालाई दुखी बनाएर। जब तपाईँ 12 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई कुनै राम्रो खालको समर क्याम्पमा पठाउनु भयो अथवा केही राम्रोसँग पढ्नु भनेर कुनै एक्स्ट्रा कोचिङ क्लासमा हालिदिनु भयो। तपाईँ टाढा जानुभयो केही समयको लागि, तर तपाईँले कसरी धन्यवाद दिनुभयो आमालाई पटक्कै नसम्झिएर, एउटा चिठी पनि नलेखेर। जब तपाईँ 13 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई तपाईँको साथीहरूसँग फिल्म हेरेर लग्नुभयो, तपाईँले कसरी धन्यवाद दिनुभयो आमाभन्दा टाढा बसेर छुट्टै आफ्नो साथीहरूसँग गफ दिएर। तपाईँ 15 वर्षको हुनुहुन्थ्यो, आमाले सायद घरमा एकदमै महत्त्वपूर्ण फोन कल कुरिरहनु भएको थियो, तपाईँले कसरी धन्यवाद दिनुभयो दिनभर अनावश्यक गरेर फोनमा झुन्डिएर। आमा यता फोनको प्रतीक्षामा मेरो फोन आउँछ भनेर तपाईँ दिनभर फोनमा झुन्डिएर आमालाई धन्यवाद दिनुभयो। तपाईँ 17 वर्षको हुनुहुन्थ्यो, तपाईँले सायद एसएलसी पास गर्नुभयो अथवा त्योभन्दा माथिल्लो लेभल पास गर्नुभयो, आमा खुसीले रुनुभयो। तपाईँले कसरी धन्यवाद दिनुभयो रातभर साथीहरूसँग पार्टी गरेर, म कहाँ छु म ठिक छु भनेर एक कल फोन पनि नगरेर। तपाईँ 18 वर्षको हुनुहुन्थ्यो, आमाले तपाईँलाई कलेज पठाउनको लागि तपाईँको ब्यागहरू बोकिदिनुभयो होला, महत्त्वपूर्ण सामानहरू बोकिदिनुभयो होला, तपाईँले कसरी धन्यवाद दिनुभयो। साथीहरूमा आज आमालाई नलगेर, हे मलाई लाज हुन्छ आमा चिनायो भन्ने खालले धन्यवाद दिएर। तपाईँ 20 वर्षको बिहा गर्नुभयो, आमा कति खुसी हुनुभयो तपाईँले साथी पाउनुभयो भनेर, तपाईँले कसरी धन्यवाद दिनुभयो। आमाभन्दा टाढा देश छोडेर वा जिल्ला छोडेर टाढा पुगेर र किप इन टचै नभएर एकदम सम्पर्कभन्दा टाढा रहेर धन्यवाद दिनुभयो। तपाईँ 30 वर्षको आमा बुढी भइसक्नुभयो, मेरो ख्याल गर न बाबु वा छोरी भन्दाखेरि तपाईँले कसरी धन्यवाद दिनुभयो। होइन आमा, त्यसरी मलाई प्रेसर दिनुहुन्न, म आफै बिजी छु, पैसा पनि कम छ, त्यस्तै बस्नुहोस् ल भनेर सायद तपाईँले धन्यवाद दिनुभयो। र अन्त त एक दिन चुपचाप तपाईँकी आमा संसारबाट टाढा हुनुभयो र त्यसपछि तपाईँले आमाको सही महत्त्व बुझ्नुभयो। वेल, त्यस्तो नगर्नुहोस्, आमालाई अहिले नै धन्यवाद दिइहाल्नुहोस्। 96.1 Kantipur FM. इडियट्स कुनै काम छैन काम त तिमीले गर्नुपर्छ के काम तिम्रो यो लट्टा परेको कपालबाट छुटकारा पाउने काम कसरी मैले कति ट्राई गरिसके तर केही फाइदा भएन भेरी सिम्पल सनसिल्क कन्डिसनर्स लगाऊ शैम्पू गरिसकेपछि कपालमा लगाउनुहोस् सनसिल्क कन्डिसनर्स कपालको बीचदेखि टुप्पोसम्म मात्र 5 वाशेसमा 100% मुलायम कपाल लट्टा देख्यौ सनसिल्क कन्डिसनर्स को कमाल अब ओरिजिनल रेड बुल क्यान को फुल अफ रिंग मा पाउन सक्नुहुनेछ रु 1,20,000, 10,000, 5,000 कति धेरै क्याश प्राइस सो कूल रियली कूल रेड बुल क्याश बुल पुश योरसेल्फ लाइक अ बुल Red Bull, the one and only energy drink. Commerce and Trust Bank ko CTBN Gold Loan. Sun tatha sunka gahana dharauti rakhi. Sajilai rin pauna sakine. Varshik 12.99% matra byaj lagne. Sathma locker subidha 3 mahina nishulka. Yo sewa hallai mukhya shakha Kamaladi, New Road ra Pul Chok ma upalabdha cha. Commerce and Trust Bank. Relations redefined. तपाईलाई थाहा छ तपाईको त्वचा भित्र डार्क स्पॉट्स लुकेको हुन्छ जुन घामको कारण बाहिर देखिन सक्छ पोन्सले प्रयोग गरेको छ यूवी लाइफ स्क्यानर जसले आउन लागेको लुकेको स्पॉट्स देखाउन सक्छ पोन्स व्हाइट ब्यूटीमा छ मल्टीपल सनस्क्रीन्स जसले सन स्पॉट रोक्छ देखिनु भन्दा पहिले पोन्स व्हाइट ब्यूटी डीप ड्रीम बिग बिग बिग विन विन बिग बिग बिग सुपर बम्पर प्राइजमा Ford Figo, dream pura gunna saflo family ko. Monthly price ma Honda bike, rocking life yo. Weekly price ma shopping voucher 1,00,000 ko. Dream big, win big. Win big. Dream Big, Win Big Season 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्ट फिगो जित्नुहोस् साथै हरेक महिना होन्डा सेभी 250R बाइक हरेक हप्ता 1,00,000 बराबरको शपिङ भाउचर र टु स्योर सर्ट प्राइजेसमा दुईवटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्रच गरे विभिन्न आकर्षक उपहार पनि जित्नुहोस् The Carpenter Post keeps you posted. Slamming and jamming. Slamming and jamming. Continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. यो माया भन्ने चिज यस्तै हो टाइम एकदमै कम छ तर म अझै तपाईँलाई एउटा कथा फटाफट सुनाइहाल्छु है त एकदमै इन्सपायरिङ खालको कथा छ मायामा कतिपय अवस्थामा उतार चढाव आउँछ जीवनमा कति उतार चढाव आउँछ गिभ अप गर्ने कि मजाले अघि बढ्ने सुन्नुहोस् है एकजना छोरी एकजना बाउ होइन अनि छोरी चाहिँ ड्राइभ गर्दै थिइन् ड्राइभ गर्दा गर्दा एकदमै आधी बेरी खालको अवस्था आयो पुरा अन्धकार भएछ समय छोरी तर्सिन् र भनिन् बुवा म रोकौँ बुवा भन्छन् होइन तिमी किप अन ड्राइभिङ ड्राइभ गरिरह बिस्तारै बिस्तारै सबै अरू गाडीहरू साइड लाग्दैछन् झन् झन् अवस्था त्यहाँ गम्भीर हुँदैछ झन् अध्ययारो झन् धेरै आँधी बेरी छोरी भन्छन् बुवा म साइड लगाऊ होइन बुवा भन्छन् होइन ठिक छ तिमी अघि बढ राम्रोसँग अघि जाऊ तिमी छोरी भन्छन् मलाई हेर्नै गाह्रो भइसक्यो म सक्दिनँ होला ड्राइभ गर्न भन्दा पनि बुवा भन्छन् होइन डोन्ट गिभ अप जस्ट किप ड्राइभिङ त्यो भन्दा भन्दै केही टाढा पुगिसकेपछि अचानकै मजाले घाम लागेको ठाउँमा दुवैजना पुग्छन् यस्तो मजाको राम्रो खालको मौसम भएको ठाउँमा उनीहरू पुग्छन् र बुवा त्यसपछि भन्छन् ल अब साइड लगाऊ छोरी भन्छन् अरे अब किन साइड लगाउनु घाम हामीले देखिसक्यौँ र बुवाले भन्छन् साइड लगाएर तिमी यसो पछाडि फर्किएर हेर यसो हेर त कतिजना व्यक्तिहरू आधी बेहरी डरलाग्दो समय आउँदाखेरि डराई डराई साइड लागे उनीहरू अझै पनि त्यस्तै अवस्थामा फँसेका छन् तर तिमी हेर त तिमी निरन्तर अघि बढिरह्यौ र अहिले तिमीले ती सबै अँध्यारोलाई पार गरेर एकदम उज्यालो ठाउँमा आइपुग्ने अवसर पनि पायौ र जीवनको एउटा पाठ यही नै हो गाह्रो समय आउँदाखेरि गिभ अप गर्ने होइन जति सक्दो अघि बढ्ने अवश्य उज्यालो आफ्नै नजिकै छ द्याट्स अ भेरी नाइस स्टोरी वेल यस्तै गाह्रो समयमा हुनुहुन्छ भने डु नट गिभ अप अगाडि जानुहोस् अझ अगाडि जानुहोस् अलमोस्ट तपाईँको लक्ष्य त्यही नै छ माएको मामलामा पनि त्यस्तै हो. नडराउनुहोस् है, धेरै आउँछन् बाधा बन्धन, तर त्यही नै छ. यदि साँच्चीकै माया लगाउनु भएको छ भने तपाईँहरूको जोडी ठिक ठाक चल्नेछ. सो किप लभिङ एन्ड आई लभ यु सो मच. मेरो यो बाटोमा जम्का भेटा भयो हाम्रो आज दो बाटोमा, जम्का भेटा भयो हाम्रो आज दो बाटोमा. धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ. के गर्ने होला, म त हैरानै भइसके भन्या. शक्तिबेल प्रयोग गर न. शक्तिबेल किन नि? किनभने अब 400 ग्रामको शक्तिबेल खरिद गर्दा 6 वटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ. त्यसपछि त न लुगा झर्ने टेन्सन, न त मैलो हुने. डबल शक्तियुक्त शक्तिबेल, सेतो सुकिलो, रङ्गीन चम्किलो, अनि लुगा सुकाउन त झनै सजिलो.